മുഹമ്മദ് റസൂലുള്ളാഹി സ്വല്ലല്ലാഹു അലൈഹി വാലിഹി വസല്ലം, താറൂഖ് നാം മുഹമ്മദ് ഔർ അഹമ്മദ്, വാലിദ് അബ്ദുല്ല, വാൽദ ആംന, ദാദാ അബ്ദുൽ മുത്തലിബ്, ദാദി ഫാത്തിമ, നാനാ വഹബ്, നാനി ബറ വിലാദത് ബറോസ് സോംവാർ 9 റബീഉൽ അവ്വൽ ആമുൽ ഫീൽ 20 या 22 अप्रैल सन 571 सकूनत आपकी जाय पैदाइश मक्का मुअज्जमा है। 4 साल कबीला बनु साद में गुजारे। 6 साल की उम्र में वालदा फौत हो गई। वालदा आपकी पैदाइश से तकरीबन 2 महीने पहले फौत हो चुकी थी। 8 साल की उम्र में आपके दादा फौत हो गए। निकाह, पहली शादी 25 साल की उम्र में की, दूसरी शादी 50 साल की उम्र में की। उसके बाद शादियां करते रहे। आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम की बीवियों की कुल तादाद 11 है। औलाद, 3 बेटे, सैयदना कासिम, अब्दुल्ला, ताहिर तैयब और इब्राहिम रजी अल्लाह ताला अन्हुम। 4 बेटियां, सैयदा रुकैया, जैनब, उम्मे कुलसुम और फातिमा रजी अल्लाह ताला अन्हुम। नबुवत, आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम को 40 साल की उम्र में गारे हिरा मक्के में नबुवत अता की गई। मक्की और मदनी जिंदगी, आपने नबुवत के बाद तकरीबन 13 साल मक्के में गुजारे, फिर हिजरत करके मदीना तशरीफ ले गए और जिंदगी के बकिया तकरीबन 10 साल मदीना में गुजारे। वफात, आप बरोज सोमवार 12 रबीउल अव्वल 63 साल की उम्र में इस दुनिया फानी से कूच कर गए। आपकी नमाज जनाजा किसी इमाम ने नहीं पढ़ाई, बल्कि लोग एक दरवाजे से दाखिल होते, आप पर दुरूद पढ़ते और दूसरे दरवाजे से निकल जाते। बहावला मुस्तनद अहमद, हदीस नंबर 21048। हुलिया मुबारक, आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम गोरे चिट्टे रंग, जाजिब और खुशनुमा चेहरे और दरमियाने कद वाले थे। बहावला सही मुस्लिम, हदीस नंबर 234। नंबर 2, आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम का चेहरा मुबारक चांद जैसा खूबसूरत था। बहावला सही बुखारी, हदीस नंबर 3552। नंबर 3, आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम के बाल बहुत ज्यादा काले थे। बहावला मुस्तनद अहमद, हदीस नंबर 16603। नंबर 4, आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम की दाढ़ी के बाल मुबारक भी बहुत ज्यादा घने थे। बहावला सही मुस्लिम, हदीस नंबर 2344। नंबर 5, नबी करीम सल्लल्लाहु अलैहि वालैहि वसल्लम के सर के कुछ बाल आखिरी उम्र में सफेद हो गए थे। बहावला सही बुखारी, हदीस नंबर 3544। नंबर 6, आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम के निचले होंठ के नीचे और थोड़ी के दरमियान कुछ बाल सफेद थे। बहावला सही बुखारी, हदीस नंबर 3545। नंबर 7, आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम का हाथ रेशम से नर्म और बेहद खुशबूदार था। बहावला सही बुखारी, हदीस नंबर 3561। नंबर 8, आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम का जिस्म सफेद गंदुमी, तुरंगी आंखें, खूबसूरत मोतियों जैसे दांत, खूबसूरत गोल चेहरा था। बहावला तिर्मिजी शरीफ, हदीस नंबर 412। नंबर 9, सर के बालों की मांग दरमियान से निकालते थे। बहावला सही बुखारी, हदीस नंबर 3558। नंबर 10, सूरज चांद जैसा और गोल चेहरा मुबारक, कंधे पर कबूतरी के अंडे जैसी मोहरे नबुवत थी। बहावला सही मुस्लिम, हदीस नंबर 2344। नंबर 11, आपकी पिंडलियां और पांव के तलवे पुरगोश्त और मजबूत थे और थोड़े गोश्त की एड़ियों वाले थे। सर मुबारक बड़ा मजबूत और हड्डियों के जोड़ जोड़े थे। सीने और नाक के दरमियान बालों की लंबी बारीक लकीर थी। बहावला सही मुस्लिम, हदीस नंबर 2338। सुनन तिर्मिजी, हदीस नंबर 3638। नंबर 14, आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम मुझे काट कर इंतहाई पुस्त करते थे कि बसा औकात सफेदी नजर आती थी। नंबर 13, आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम का पसीना बेहद खुशबूदार था। बहावला सही बुखारी, हदीस नंबर 3561। फजाइले मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम। नंबर 1, आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम सारी कायनात के लिए रहमतुल लिल आलमीन बनकर आए। सूरतुल अंबिया आयत नंबर 107। नंबर 2, आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम सारी कायनात के नबी बनकर आए। सूरतुस सबा आयत नंबर 28। नंबर 3, اللہ تعالیٰ نے آپ صلی اللہ علیہ وآلہ وسلم کی مدد نصرت کرنے کا عہد تمام انبیاء سے لیا. سورہ آلہ عمران آیت نمبر 81. نمبر 4، آپ صلی اللہ علیہ وآلہ وسلم خاتم النبیین بن کر آئے، آپ کے بعد کوئی نبی نہیں آئے گا. سورۃ الاحزاب آیت نمبر 40. نمبر 5، نبوت سے پہلے بھی مکے میں پتھر آپ صلی اللہ علیہ وآلہ وسلم کو سلام کرتے تھے. بحوالہ صحیح مسلم حدیث نمبر 2277. نمبر 6، اللہ تعالیٰ نے آپ صلی اللہ علیہ وآلہ وسلم کے ذکر کو سب سے بلند فرمایا. سورۃ الانشراح آیت نمبر 8 نہیں سورۃ الانشراح آیت نمبر 4. نمبر 7، آپ صلی اللہ علیہ وآلہ وسلم کے ہاتھ کے اشارے سے چاند دو ٹکڑوں میں بٹ گیا. سورۃ القمر آیت نمبر 1. بحوالہ صحیح بخاری حدیث نمبر 3868. نمبر 9، روز قیامت تمام نبیوں سے زیادہ آپ صلی اللہ علیہ وآلہ وسلم کے پیروکار ہوں گے. بحوالہ صحیح مسلم حدیث نمبر 196. نمبر 9، آپ صلی اللہ علیہ وآلہ وسلم کو آسمانوں کے سیر یعنی معراج کروا دیا گیا جو آپ سے پہلے کسی پیغمبر کو نہیں نصیب ہوا. سورۃ الاسراء آیت نمبر 1. نمبر 10، آپ صلی اللہ علیہ وآلہ وسلم جب نماز پڑھتے تو آگے کی طرح پیچھے بھی دیکھ سکتے تھے. بحوالہ صحیح بخاری حدیث نمبر 418. نمبر 11، آپ سوتے تو صرف آنکھیں سوتی تھیں لیکن دل جاگتا تھا. بحوالہ صحیح بخاری حدیث نمبر 3569. نمبر 12، جنت میں سب سے زیادہ آپ صلی اللہ علیہ وآلہ وسلم کی امت کے لوگ داخل ہوں گے. جنت میں داخل ہونے والوں کی ساری کائنات کی 120 صفحے ہوں گی، اسی میں 80 امت محمدیہ کی اور باقی 40 دوسری امتوں کی ہوں گی. بحوالہ سنن ترمذی حدیث نمبر 2546. نمبر 13، روز قیامت قبر مبارک سے آپ سب سے پہلے نکلیں گے. بحوالہ صحیح مسلم حدیث نمبر 1782. نمبر 14، سب سے پہلے پولیس صراط سے آپ صلی اللہ علیہ وآلہ وسلم ہی گزریں گے. بحوالہ صحیح بخاری حدیث نمبر 6573. نمبر 15، سب سے پہلے جنت کا دروازہ آپ ہی کھٹکھٹائیں گے اور آپ ہی سب سے پہلے جنت پہ داخل ہوں گے. بحوالہ صحیح بخاری حدیث نمبر 876. صحیح مسلم حدیث نمبر 196. نمبر 16، اللہ رب العزت نے آپ کو 3 جوانوں کے برابر طاقت عطا فرمائی تھی. بحوالہ صحیح بخاری حدیث نمبر 368. نمبر 17، قبر میں صرف آپ کے متعلق سوال ہوتا ہے، آپ کے علاوہ کسی نبی کے متعلق نہیں. بحوالہ سنن ترمذی حدیث نمبر 1081. نمبر 18، جنت کا سب سے اعلیٰ درجہ و مقام وسیلہ ہے جو اللہ تعالیٰ نے نبی کریم صلی اللہ علیہ وآلہ وسلم کو عطا فرمائیں گے. بحوالہ صحیح بخاری حدیث نمبر 614. نمبر 19، آپ صلی اللہ علیہ وآلہ وسلم پر ایک بار درود پڑھنے سے اللہ اس بندے پر 10 بار رحمتیں نازل فرماتا ہے. بحوالہ صحیح مسلم حدیث نمبر 408. نمبر 20، آپ صلی اللہ علیہ وآلہ وسلم پر درود پڑھنے والا قیامت کے دن آپ کے سب سے زیادہ قریب ہوگا. بحوالہ سنن ترمذی حدیث نمبر 484. نمبر 21، آپ صلی اللہ علیہ وآلہ وسلم کھانا کھاتے تو آپ کے کھانے کے تسبیحات کی آواز آتی تھی. بحوالہ صحیح بخاری حدیث نمبر 3579. نمبر 22، آپ صلی اللہ علیہ وآلہ وسلم کے حکم سے درخت بھی متی ہو کر چلنے لگتے. بحوالہ سنن ترمذی حدیث نمبر 3628. نمبر 23، آپ صلی اللہ علیہ وآلہ وسلم کی زندگی ساری کائنات کے لیے نمونہ ہے. سورۃ الاحزاب آیت نمبر 21. نمبر 24، بے شک اللہ تعالیٰ اور اس کے فرشتے نبی کریم صلی اللہ علیہ وآلہ وسلم پر درود بھیجتے ہیں، اے ایمان والو تم بھی ان پر درود و سلام بھیجو. بحوالہ سورۃ الاحزاب آیت نمبر 56. نمبر 25، وہ ذات پاک ہے جو ایک رات اپنے بندے کو مسجد حرام یعنی خانہ کعبہ سے مسجد اقصی یعنی بیت المقدس تک، جس کے ارد گرد ہم نے برکتیں رکھی ہیں، لے گیا تاکہ اسے اپنی قدرت کی نشانیاں دکھائے، بے شک وہ سننے والا اور دیکھنے والا ہے. بحوالہ سورہ اسراء آیت نمبر 1. نمبر 26، اے نبی ہم نے آپ کو تمام لوگوں کے لیے خوشخبری سنانے والا اور ڈر آنے والا بنا کر بھیجا ہے لیکن اکثر لوگ نہیں جانتے. بحوالہ سورہ سبا آیت نمبر 28 نمبر 27 بے شک ہم نے تجھ کو اظہار حق کرنے والا، خوشخبری سنانے والا اور ڈرانے والا بنا کر بھیجا ہے، تاکہ اے مسلمانوں تم اللہ اور اس کے رسول پر ایمان لاؤ اور اس کی مدد کرو اور اس کا ادب کرو اور اللہ کی پاکیزگی بیان کرو۔ سورہ فتح آیت نمبر 8-9۔ نمبر 28 محمد صلی اللہ علیہ وآلہ وسلم تمہارے مردوں میں سے کسی کے والد نہیں ہیں، بلکہ اللہ کے رسول اور خاتم النبیین، نبوت کو ختم کرنے والے ہیں اور اللہ ہر چیز سے واقف ہے۔ سورۃ الاحزاب آیت نمبر 40۔ نمبر 29 محمد صلی اللہ علیہ وآلہ وسلم اللہ کے پیغمبر ہیں، اور جو لوگ ان کے ساتھ ہیں وہ کافروں کے حق میں تو سخت ہیں اور آپس میں رحم دل ہیں۔ سورہ فتح آیت نمبر 28-29۔ نمبر 30 سو جو لوگ اس نبی پر ایمان لاتے ہیں اور اس کی حمایت کرتے ہیں اور آپ کی مدد کرتے ہیں اور اس نور کی اتباع کرتے ہیں جو آپ کے ساتھ بھیجا گیا ہے، ایسے لوگ پوری فلاح پانے والے ہیں۔ سورۃ الاعراف آیت نمبر 158۔ نمبر 31 اے نبی آپ کے رب کی قسم، وہ ایماندار نہیں ہو سکتے جب تک کہ تمام آپس کے اختلافات میں آپ کو حاکم نہ مان لیں، جو فیصلے آپ ان میں کر دیں ان سے اپنے میں کسی طرح تنگی اور ناخوشی نہ پائیں اور فرما برداری کے ساتھ قبول کر لیں۔ بحوالہ سورۃ النساء آیت نمبر 65۔ نمبر 32 پہلے ہر نبی اپنی قوم کی طرف مبعوث کیا جاتا تھا اور مجھے سب لوگوں قیامت تک کے لیے نبی بنا کر بھیجا گیا ہے۔ بہوالا صحیح بخاری حدیث نمبر 335۔ نمبر 33 میرے کئی نام ہیں، میں محمد ہوں، میں احمد ہوں، میں ماہی ہوں، یعنی اللہ میرے ذریعے کفر کو مٹا دے گا، میں حاشر ہوں، لوگوں کو حشر میرے قدموں میں ہوگا، اور میں عاقب ہوں، عاقب وہ ہے جس کے بعد کوئی نبی نہ ہوگا۔ بہوالا صحیح مسلم حدیث نمبر 2354۔ نمبر 34 میں تمام رسولوں کا قائد ہوں لیکن فخر نہیں کرتا، اور خاتم النبیین نبوت ختم کرنے والا ہوں مگر فخر نہیں کرتا، اور میں پہلے شفاعت کرنے والا ہوں اور میری شفاعت قبول ہوگی اور مجھے کوئی فخر نہیں۔ بہوالا سنن دارمی حدیث نمبر 50۔